नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो हो कार्यक्रम अर्पण समर्पण। हामी हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचार पछि करिब करिब 3 बजेसम्मको समयलाई आफ्नो बनाउनका लागि उपस्थित हुने गर्दछौ र यो बसाईमा तपाईँलाई नै स्वागत गर्ने गर्दछौ। 0556363332 अनि 0556363333 यो दुईवटा नम्बर तपाईँका लागि खुल्ला गरेको नम्बर हो। विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत पनि तपाईँ हामीलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। र यति बेला कोही मित्र आइसक्नु भएको छ भने इसारा राजबाट आयो, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? के छ दिपेन्द्रजी? अनि खाजा भयो दिपेन्द्रजीको? खाजा भइसक्यो दादा। भनेपछि खोराकतिर के छ? गर्मी एकदमै बढेकै होला के रे है? बढिरहेछ दादा, धेरै गर्मी धेरै भइरहेछ। हजुर, अब कार्यक्रममा बज्ने गीत मार्फत अलिकति शीतलको महसुस गर्ने होइन? कसलाई सम्झने आज? सर्वप्रथम हजुरको लागि धन्यवाद, अनि प्राविधिक दादालाई, अनि विष्णु दादालाई, अनि मेरो घर परिवारलाई, अनि मेरो अङ्कलहरू प्रमोद तामाङ, अनि इमान सिंह तामाङ, अनि नारायण सिंह तामाङ, अनि मेरो बहिनीहरू पार्वती तामाङ, अनि मनिषा तामाङ, अनि सबिना तामाङ, अनि रविन तामाङ, अनि मेरो साथीहरू तिलक तामाङ, अनि प्रवीण तामाङ, कुमार तामाङ, अनि प्रेम स्याङ्बो, अनि रमेश तामाङ, अनि मलाई दिपेन्द्र भन्दा चिन्न नचिन्न सम्पूर्णलाई दादा। हुन्छ दिपेन्द्रजी, आउँदै गर्नुहोला, पनि छुट्टिन्छु। नमस्कार। नमस्ते दादा। आउनु भएको हो कोराक साथबाट दिपेन्द्र तामाङ, सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाउनु भयो। यति बेला फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा आत्मीय मित्र राजबाट मैले पाइरहेको छु। र तपाईँ यो कार्यक्रम अर्पण समर्पणको यो श्रृङ्खला सुनिरहनु भएको छ। रेडियो अर्पण 104.5 मेगाहर्जको दैनिक दिवाकालीन प्रस्तुति हो कार्यक्रम अर्पण समर्पण। कोही मित्र हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि रूपचन्द तामाङ। हजुर, के छ रूपचन्द जी? सब ठिक छ दादा, गर्मी बढेछ। गर्मी बढेछ है? हजुर। रुख कतातिर छ? शीतल छहारी खोज्दै हिँड्नुपर्ने बेला भएको छ है? हजुर। हुन्छ रूपचन्द जी, कसलाई सम्झने? फर्स्ट अफ अल हजुरको लागि धन्यवाद, अनि प्राविधिक दादालाई, अनि मेरो घर परिवार लागि, अनि मेरो साथीहरू अशोक, प्रजल, कुमार, प्रवीण, तिलक, दय भोजु लागि, अनि सम्झना दिदी लागि, प्रेम, अनि रमेश, अनि रूपचन्द भन्ने चिन्न चिन्न सम्पूर्ण लागि दादा। हुन्छ रूपचन्द जी, आउँदै गर्नुहोला, अहिले पनि छुट्टिन्छु। नमस्कार। नमस्ते। आउनुभएको थियो रूपचन्द तामाङ र सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाउनु भयो। यति बेला भने आवाज नै सुन्ने बेला भएको छ यो मिठो भाका तपाईँका लागि। मेरो धडकन कुनकै हुनी हो म त जुनी जुनी म त जुनी जुनी हाम्रो माया सोखो छ उनको दिलमा म छु मेरो दिलमा म त जुनी जुनी हाम्रो माया सोखो छ उनको दिलमा म छु मेरो दिलमा उनको मनमा म छु मेरो दिलमा उनी यो भाका सँगै तपाईँलाई पनि स्वागत छ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज र यति बेला कार्यक्रम अर्पण समर्पणमा सहभागिता जनाउनका लागि कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा राजबाट रह्यो उहाँसँगै कुराकानी गरौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट सम्झना लामा हजुर के छ सम्झनाजीको हाल खबर सुनाउनुहोस् राम्रै छ है सम्झनाजी क कसलाई सम्झने आज धन्यवाद अनि दाजु दादाको लागि अनि घर परिवारको लागि मलाई सम्झना भन्ने सुन्नु नसुन्नु सम्पूर्ण हुन्छ सम्झनाजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छ नमस्कार आउनुभएको थियो सम्झना लामा खोराकबाट र फेरि पनि कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा यति बेला रह्यो हजुर नमस्कार हजुर नमस्कार कोही मित्र हुनुहुन्थ्यो तर सम्पर्कबाट टाढिसक्नुभयो भन्ने पनि इसारा पाएँ यहीँनिर कार्यक्रम अर्पण समर्पणको यो बसाइमा फेरि पनि कोही मित्र आउनुभएको छ भन्ने इसारा यहाँनिर हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकदेखि सोनु मोक्तान के गर्नुहुन्छ सोनुजीले कतिमा पढ्नुहुन्छ छमा पढ्नुहुन्छ हुन्छ राम्रोसँग पढ्नुहोला शैक्षिक उन्नतिको लागि शुभकामना छ र क कसलाई सम्झने हजुरको लागि धन्यवाद दादाको लागि बुवा आमा सम्झना अघि सम्पूर्ण लागि हुन्छ सोनुजी आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छु नमस्कार नमस्कार सोनु मुक्तान खोराकबाट आउनु भएको थियो र फेरि पनि कोही मित्र आइसक्नुभयो भन्ने इसारा राजको रह्यो यहाँनिर हजुर नमस्कार नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकदेखि कुमार लामा कुमारजी सुनाउनुहोस् के छ उन्नति प्रगति उन्नति प्रगति केही भएको छैन केही भएको छैन है हुन्छ कसलाई सम्झने फर्स्ट अफ अल हजुरलाई धन्यवाद टेक्निसियनमा रहनु दादा लागि मेरो घर परिवारको लागि अघि भर्खर आउनु भएको सोनम मोक्तानको लागि र रुसन तिलक प्रेम रमेश र मलाई चिनि नचिनी सम्पूर्ण हुन्छ आउँदै गर्नुहोला कुमारजी अहिले पनि छुट्टिन्छु नमस्कार आउनु भएको थियो कुमार लामा खोराकबाट सम्पूर्णको लागि सम्झना अगाडि बढाउनुभयो यति बेला फेरि पनि अर्को भाका सुन्छौँ र यो भाकापछि एकैछिन विश्राममा जानेछौँ विश्रामपछि फेरि पनि उपस्थित हुनेछौँ मेरो अर्को नम्बरमा फोन गर भाउजूसँग गफ गरेको छु कि सम्झना कि भेट्न आए रु एक सय मलाई नि पठाए त्यो मोबाइल अफ गरेको छु मेरो अर्को नम्बरमा फोन गर भाउजूसँग गफ गरेको छु मेरो अर्को नम्बरमा फोन गर भाउजूसँग गफ गरेको छु मेरो अर्को नम्बरमा फोन गर्नु

हामी कहाँ टोयलेट बाथरूम का सम्पूर्ण सामान, रंग रोगन, कब्जा, काटी, छिस्किनी, टाइल, सिसा, प्लाई साथ में सम्पूर्ण हार्डवेयर तथा निर्माण संबंधी सामान सुफद मूल्य में पाइन। एशियन पेंट्स को आधिकारिक विक्रेता जय श्री हरिहर हार्डवेयर सिसा प्लाई स्टोर, रत्नगर 8 नगर पालिक कार्यालय अगाड़ी, प्रोप्राइटर रामू पौड़ेल, फोन नंबर 0556162212 र मोबाइल 9850566812। ल हेर यो झोक्राको होइन एसएलसी कस्तो गरिस्? बर्बाद भयो नि दाई, गतिलो पढ्ने ठाउँ नपाउनाले एसएलसी नै दिन पाइएन। यसपालि जे भो भो, अर्को सालको लागि तयारी गर्नुपर्छ। न्यू साइनिङ एजुकेशन सेन्टरमा एसएलसी फेल भएकाहरूलाई 8 विषयको कक्षा सञ्चालन गराइन्छ। प्रत्येक हप्ता क्लास टेस्ट, प्रत्येक महिना फुल मार्क्सको परीक्षा लिई एसएलसीको लागि विद्यार्थीहरूलाई सक्षम बनाइन्छ। हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ। साथमा सम्पूर्ण तहको ट्युसन, इङ्ग्लिस ल्याङ्ग्वेज एवं साइन्स विषयमा प्लस टू पास भए बीबीए सीए पढ्न चाहनेहरूको लागि अनिवार्य बेसिक कोर्स पनि गराइन्छ। गुणस्तरीय शिक्षाका लागि न्यू साइनिङ ट्युसन सेन्टर, रत्नगर 8 दूरसञ्चार रोड, सञ्चालक नवीन कुमार शर्मा, फोन नम्बर 0556562355, मोबाइल 9845183344। रेडियो अर्पण 104.5 MHz। स्वागत छ एकैछिनको विश्राम पछिको समयमा। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि कार्यक्रम अर्पण समर्पण। कार्यक्रम अर्पण समर्पणमा हामीले तपाईँलाई नै स्वागत गरिरहेका छौं। 0556363332 अनि 0556363333 यो दुईवटा नम्बर तपाईँका लागि खुल्ला रहेको छ, तपाईँ आउन सक्नुहुन्छ। र यति बेला कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा मैले पाएँ, उहाँसँग कुराकानी गरौं। हजुर नमस्कार। हजुर नमस्कार। कोही मित्र हुनुहुन्थ्यो तर उहाँसँग कुराकानी सफल रहन सकेन। 0556363332 अनि 333 यो दुईवटा नम्बर तपाईँको लागि खुल्ला रहेको छ। फेरि पनि कोही मित्र आउनुभएको छ भन्ने इसारा यति बेला मैले राजबाट पाइरहेको छु, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? अशोक तमाङ कोराकबाट। हजुर। अनि अशोकजी एकदमै मिठोसँग हाँस्नु भयो नि, किन होला? त्यत्तिकै नै हाँसो लाग्यो है। पछाडिबाट साथीहरूले काउकुती लगाइदिनु हुन्छ कि कसो? हजुर। ल ठिक छ, पछाडिबाट काउकुती लगाउने साथीहरू सम्पूर्णलाई मेरो सम्झना है। ल दादा हुन्छ, कसलाई सम्झने तपाईँले? धन्यवाद। अनि प्रादिक दादालाई, अनि मेरो घर प्रियलाई, अनि कोराबाट को कसले फोन गर्नुहुन्छ, अनि सबैजनालाई र अशोक लामा भने चिन्ने सम्पूर्णलाई। हुन्छ अशोकजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्कार। नमस्ते। आउनु भएको थियो अशोक लामा कोराकबाट, सम्पूर्णको लागि सम्झना अगाडि बढाएर विदा भइसक्नु हो। फेरि पनि कोही मित्र हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? मनरी 3 रमणटारबाट। हजुर। मनरी 3बाट को बोल्नुभयो? तीर्थबहादुर राई। के गर्नुहुन्छ तीर्थबहादुरजीले? गर्मी त एकदमै बढिरहेछ है। हुन्छ तीर्थजी, कसलाई सम्झने? सर्वप्रथम हजुरलाई धन्यवाद। कन्ट्रोल रुमको दाजुलाई, श्रीमती इता राईलाई, छोरा राजराम, टिकाराम, सीताराम, ल तीर्थ भन्ने सम्पूर्ण साथीहरूलाई। हजुर हुन्छ तीर्थजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्कार। यति बेला आउनु भएको थियो तीर्थबहादुर राई मनहरी 3बाट, सम्पूर्णको लागि सम्झना अगाडि बढाएर विदा भइसक्नुभयो। र कार्यक्रममा अन्तिम एकजना मित्र हुनुहुन्छ भन्ने इसारा यति बेला फेरि पनि उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? जुटपानीबाट। लक्ष्मी लामा। के गर्नुहुन्छ लक्ष्मीजीले? बसी बसी मात्रै छ है। हुन्छ, कार्यक्रमको अन्त्यमा आउनु भएको छ, कसलाई सम्झने? हजुरलाई सर्वप्रथम धन्यवाद। मेरो घर परिवार, मेरो श्रीमान किरणको लागि र मेरो सानो छोरीको लागि। हुन्छ लक्ष्मीजी, आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छ। नमस्कार। नमस्ते। आउनु भएको थियो लक्ष्मी लामा जुटपानीबाट, सम्पूर्णको लागि सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ र आजका लागि कार्यक्रम अर्पण समर्पणको समय पनि सकिएको छ। आज कार्यक्रममा आठजना मित्रहरूसँग कुराकानी गरौँ। कुराक साथबाट दिपेन्द्र तमाङ, कुराकबाटै रूपचन्द तमाङ, त्यस्तै कुराकबाट सम्झना लामा, कुराकबाट सोनु मोक्तान, कुराकबाटै कुमार लामा, कुराकबाट अशोक लामा, मनहरी तीनबाट तीर्थबहादुर राई र अन्त्यमा जुटपानीबाट लक्ष्मी लामा आउनुभयो। जति पनि साथीहरू कार्यक्रममा आउने प्रयास गर्नुभयो अनि आउनुभयो, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र राजलाई धन्यवाद। रामु आचार्य पनि बिदा हुन्छु। नमस्कार। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। छाला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विशेष जानकारी।